साथ्यो दिन मै मरे नि जीवीलाई भुल्दिन चोखो माया सच्नै सक्दिन यो मुटुमा तिमी छौ सानो तिमी बिना बच्नै सक्दिन आउँछ त्यो दिन मै मरे नि तिमीलाई भुल्दिन चोखो माया सच्नै सक्दिन यो मुटुमा तिमी छौ सानो तिमी बिना बच्नै सक्दिन Thank you. पाउने छौ मायाले सराफदा चोखो माया सच नै सक्दिन यो मुटुमा तिमी छौ ए सारो तिमी बिना बच्नै सक्दिन थापाउने छु मायाले सराफदा चोखो माया सच नै सक्दिन यो मुटुमा तिमी छौ ए सानो तिमी बिना बच्नै सक्दिन नहीं सकती ना।